इङ्ग्लिस, जापानिज, कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी, खैरानी चार पर्सा, नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि, मोबाइल 9845146174। नमस्कार, अर्पण सबैका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट लाइनमा www.radioarpan.com.np/ संसारभरिकै साथ सुनिरहनु भएको बिहान 11 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा, एमाले संसदीय दलका नेता केपी शर्मा ओली आइतबार राति पुनः अस्पताल भर्ना हुनुभएको छ। स्वास्थ्य असर भएपछि शिक्षण अस्पताल महाराजगंज भर्ना भएका ओलीलाई सलाइन दिएको छ। ओलीको शरीरमा पानीको मात्रा कम भएको चिकित्सकहरूले जनाएका छन्। उहाँलाई बान्ता भएपछि अस्पताल ल्याइएको र अहिले स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ। नयाँ दिल्ली स्थित म्याक्स अस्पतालमा 1.5 महिना उपचार गराएर ओली वैशाख 3 गते स्वदेश फर्कनु भएको थियो। उहाँलाई चिकित्सकले कम बोल्न र आराम गर्न सल्लाह दिए पनि स्वदेश फर्के लगत्तै महाधिवेशन अभियानमा लाग्नु भएको थियो। संविधान सभाका संविधान निर्माणको मुख्य जिम्मेवारी बोकेको दुईवटा समितिका बैठक आज बस्दैछन्। संवैधानिक राजनैतिक संवाद तथा सहमति समिति र संविधान मसुदा निर्माणको समितिको बैठक बस्न लागेको हो। सभापति चयन भएपछि दुईवटै समितिको बैठक पहिलो पटक बस्न लागेको हो। दिउँसो 1 बजेपछि बस्ने राजनैतिक संवाद समितिको बैठकमा संविधान निर्माणको प्रक्रियामा विवाद रहेका मुख्य विषय र संविधान सभा बाहिर रहेका दलहरूसँग गर्ने वार्ताका विषयमा छलफल हुनेछ। प्रमुख दलका शीर्ष नेताहरू समेत रहेका समितिमा संविधान निर्माणका लागि बलायन कार्यविधि कार्यतालिकाका विषयमा मुख्य गरी छलफल हुनेछ। संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले समितिको पहिलो बैठक भएकाले सैद्धान्तिक विषयमा बढ़ी केन्द्रित हुने बताउनुभयो। मसौदा समितिको बैठकमा अघिल्लो संविधान सभाका विवादित विषयको निक्योल गर्ने विषयमा छलफल हुनेछ। महाधिवेशनमा पेश गर्ने मूल दस्तावेजको मसौदा माथि एमालेमा छलफल शुरू भएको छ। अध्यक्ष झलनाथ खनालले तयार गरेको खाकमा मसौदा समितिमा हिजोदेखि छलफल शुरू भएको हो। आज मसौदा समितिका सदस्यले राय राखेपछि त्यसलाई संशोधन सहित केन्द्रीय कमिटिमा पेश गरिनेछ। अध्यक्ष खनालले पार्टीभित्र देखिएका सबै मतलाई समेटेर प्रारम्भिक मसौदा तयार गर्नु भएको हो। एमालेमा समाजको चरित्र 2062 र 63 को आन्दोलन जनताको बहुदलीय जनवादलाई सँगै लैसाने विषयमा केही अन्तर्विरोध देखिएको छ। पार्टीले राख्ने प्रावधान प्रधान अन्तर्विरोध लगायतका विषयमा फरक फरक भनाई आएपछि गुट लगत्तै छलफलमै वैचारिक बहस शुरू भएको छ। विवादको निरूपण नहुँदा पार्टीभित्र वैचारिक संघर्ष चर्किएको छ। खनालले पेश गरेको दस्तावेजमा नेपाली समाज पुँजीवादी हुँदै गएको 2062 र 63 को परिवर्तन ले राजनीतिक क्रान्ति मुद्दा पूरा भएको उल्लेख गर्नुभएको छ। त्यसमा महासचिव ईश्वर पोखरेलले सहमति राख्नु भएको छ। मसौदा समितिको अहिले केही बेरमा पार्टी कार्यालय बल्खुमा बस्ने सचिव युवराज केवालीले जानकारी दिनुभयो। युक्रेनमा रसिया समर्थक लडाकुहरूले आफूले नियन्त्रणमा लिएका अन्तर्राष्ट्रिय सुपरिवेक्षकहरूलाई युद्ध बन्दीको रूपमा सार्वजनिक गरेका छन्। यो सँगै युक्रेन संकट झन बढ़ेको छ। रूसले नै यस्तो भड़काउने काम गरेको भन्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले चेतावनी दिनुभएको छ। रसिया समर्थित लडाकुले आफ्नो नगरमा वर्तमान परिस्थितिमा कुनै पनि सैनिकलाई आफूहरूको अनुमति नभई प्रवेश गर्न निषेध भएको बताउँदै उनीहरूलाई युद्धबन्दी ठानिने बताएका छन्। एसिया भ्रमणमा भएका अमेरिकी राष्ट्रपति बाराक ओबामाले यस संकटमा विश्वलाई एक हुन आग्रह गर्नुभयो। युरोप तथा अमेरिकाले मस्को विरूद्ध आज नयाँ प्रतिबन्ध लगाउने अनुमान गरिएको छ।